Bye. के तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनी को खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्त्वपूर्ण सहयोग गर्नेछौँ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार, मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 8:30 बजे एनटीभी प्लसमा प्रसारण हुने हाम्रो बहुचर्चित साङ्गीतिक कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।